बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल भेट्नु छ महान्ती दानीसित भेट्नु छ महान्ती दानीसित सोध्नु छ सडकका नानीसित के ऊ खुसी र सुखी हुन सक्ला के ऊ सुखी र खुसी हुन सक्ला बच्चा छोडी पहिला जानीसित सोध्नु छ सडकका नानीसित तेरो र मेरो के दुश्मनी होला तेरो र मेरो के दुश्मनी होला आगोले सोध्ने गर्छ पानीसित सोध्नु छ सडकका नानीसित लाज पछाउने नेता पो नेता लाज पछाउने नेता पो नेता के को साइनो मानहानीसित भेट्नु छ महान्ती दानीसित सोध्नु छ सडकका नानीसित गरीब मलाई झुप्रोमै खुसी छ गरीब मलाई झुप्रोमै खुसी छ जाऊ तिमी धनी खानदानीसित सोध्नु छ सडकका नानीसित मन्जुर छ भने स्वागत छ आऊ मन्जुर छ भने स्वागत छ आऊ अरुणका हरेक बानीसित भेट्नु छ महान्ती दानीसित सोध्नु छ सडकका नानीसित अर्घाखाँचीको सिद्धारा एक स्थायी निवास भई हाल साउदी अरबको रियाद रहँदै आउनुभएका अरूण बेलवासे रोजको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा हामी तपाईँका गजल तथा पत्रहरूको वाचन गर्नेछौ र साथमा सुमधुर हिन्दी उर्दू सांगीतिक गजलहरू सुनाउनेछौ। बुलबुलको गएको शनिबारको प्रस्तुति हामीले दोहोऱ्याएर प्रस्तुत गरेका थियौँ र नयाँ श्रृङ्खला प्राप्त हुन सकेन। हामीलाई गएको शनिबारको लागि एउटा सूचना प्राप्त भएको थियो, सो सूचना म आज राख्दैछु। जे सागरले पठाउनु भएको थियो यो सूचना र अर्को एकजना कोही बुलबुलेनले पनि पठाइदिनु भएको छ। दुवैको सूचना एउटै सूचना रहेकोले म यसैमा मिलाएर भन्दैछु। अन्तर्राष्ट्रिय कलाकार समाज युएई अन्तर्गत नेपाली भाषा तथा प्रवर्धन समितिको प्रमुख संयोजकत्वमा प्रवासमा रही नेपाली गजल विधामा कलम चलाउनुहुने 101 जना तथा नेपाली गजल विधाका वरिष्ठ अग्रज गजलकार 10 जना समेत गरी 111 जना गजलकारको संयुक्त संग्रह प्रवासका अक्षरहरू प्रकाशन गर्न लागि हुँदा सबैले आफ्ना 5-5 वटा गजल र नयाँ पुस्तालाई प्रोत्साहन र आशीर्वाद स्वरूप अग्रज गजलकारको 1-1 वटा गरी जम्मा 515 वटा गजल त्यसमा समावेश गरिने जानकारी गराइएको छ सूचनामा। यो सूचना हामीलाई जे सागरले पठाउनु भएको थियो र यसको लागि तपाईँले इमेल गर्ने ठेगाना saj.p2009@gmail.com पठाउनु भन्ने खबर छ र यसका लागि सम्पर्क गर्न साउदी अरबमा सुन्दरनाथ भावुक, सुशील आनन्द कुमार, मलेसियामा झरी दन राई, रविन शर्मा चापागाई, पलो ड्याङको मुला लेखिएको छ, इजरायलमा सावित्रा लुइटेल घिमिरे, कुवेतमा कुमार केसी, कोरियामा गंगा पौडेल, जीवन गौतम, अमेरिकामा मनु लोहारुङ राई, बहराइनमा डिपिटी शर्मा, त्यसै गरी दिनेश भाट, भारतमा लक्ष्मण मिलन विष्ट, निश्चल प्रेमी कान्छा र माथि उल्लेखित राष्ट्रबाहेक अन्य राष्ट्रमा रहनुहुनेले जे सागरको saj.p2009@gmail.com पठाउनु अथवा vivasgewali08@gmail.com पठाउनु भनेर सूचना पठाइएको छ। यसलाई मैले भाषण गरेर सुनाए। आजको बुलबुलको अब पहिलो गजल राख्दैछु मिताली सिंहको आवाजमा, आँख जब बन्द किया गर्दै। आँख जब बन्द किया गर्दै, आँख जब बन्द सामने आप हो करते हैं, आँख जब बंद किया करते हैं, आँख जब बंद किया करते हैं। तिमीमा यस्तो पनि डाह रहेछ, तिमीमा यस्तो पनि डाह रहेछ, मलाई सिध्याउने सल्लाह रहेछ, मरिलानु केही रहेनछ आखिर, मरिलानु केही रहेनछ आखिर, जिन्दगी दुई दिनको उत्साह रहेछ, मलाई सिध्याउने सल्लाह रहेछ, त्यो सिउँदो रङ्ग्याउने सपना देख्नुमा, त्यो सिउँदो रङ्ग्याउने सपना देख्नुमा फगत प्रीतको धारा प्रवाह रहेछ, मलाई सिध्याउने सल्लाह रहेछ, तिम्रो त्यो आत्माको चाहना बुझिन, तिम्रो त्यो आत्माको चाहना बुझिन, मसँगै जीवन जिउने चाह रहेछ, मलाई सिध्याउने सल्लाह रहेछ, भोलि यही समाजले कुरा काट्न सक्छ, भोलि यही समाजले कुरा काट्न सक्छ भनेर मोहन पनि त जड्या रहेछ, तिमीमा यस्तो पनि डाह रहेछ, मलाई सिध्याउने सल्लाह रहेछ। यो गजल मोहन रावल अनमोल अस्तुको थियो, बन्नातोली 5 अछाम उहाँको स्थायी निवास, मुम्बई रहँदै आउनुभएको थियो र मैले जानकारी पाएअनुसार भर्खरै नेपाल आइपुग्नु भएको छ उहाँ यसै हप्ता मात्रै। मोहन रावल अनमोल अस्तुको गजल वाचनपछि एउटा पत्र छ विक्रम गिरीको, उहाँले पठाउनु भएको छ अलविदा राधा शीर्षक दिएर, उहाँको यो पत्र वाचन गर्दैछु। सायद यो राधाको लागि सन्देश हो, उहाँ लेख्नुहुन्छ सुरुमा, यो पत्र नै तिम्रो लागि सायद आखिरी हो, मैले सकेसम्म तिमीलाई आफ्नो जीवनबाट भुल्न चाहेँ, अब म चाहन्न हामी बीच फेरि मायाको प्रेमको टुसा पलाओस्, हरेक बाटो अप्नाएको छु तिमीलाई भुल्न, त्यति सजिलो कहाँ छ र, तर पनि हार्न जानेको छैन, थोरै जिद्दी जरुर छ यो विक्रम, तिमीले सँगै बिताएका पलहरूमा महसुस गरेको हुनुपर्छ, मनका अनगिन्ती भावना जसले तिमीलाई बस भुल्न चाहन्छ, त्यो हाम्रो पहिलो भेटदेखि लिएर अन्तिम पत्रसम्म मैले तिमीलाई भुल्न सकिरहेको छैन, र म तिम्रो मुस्कानको बाधा बन्न चाहन्न, मैले भुल्नै पर्छ तिमीलाई, बगैँचाको गलत फुलसँग सामिप्यता बढाएछु, आज निकै पश्चाताप गर्दैछु। मलाई धेरै प्रश्नहरूको वैरो लाग्छ, आफ्नो फेसबुकको रिलेसनसिप स्ट्याटस पनि सिङ्गल गराइदिएँ, यसले तिमीलाई बताउन मद्दत गर्नेछ, म हर कुरा बिर्सिन चाहन्छु, कुनै रिलेसनसिपको दायरामा नभई मुक्त भएको छु, कुनै दिन विक्रमले तिमीसँग साँचो कसम खाएको थियो राधा, झुटो नमानिदिनु, ती कसमहरू पनि चाहे तिम्रो नजरमा म धोकेबाज नै रहेँ, प्रेम गर्नुको नमिठो सजाएँ नचाहेर पनि गुमाउन बाध्य छु, मेरो जीवनबाट अलग गर्न बाध्य छु, मेरो निर्णयले झन् तिमीलाई खुसी गराउनेछ, मलाई तिमी भुलिदिनु भन्दै उहाँले लेख्नुभएको छ। र पत्रको अन्तिमतिर विक्रम लेख्नुहुन्छ, इतिहासले जसरी धेरै कुरा रहस्यमय राखेको छ, मैले आफ्नो कारण पनि तिनै इतिहास चाहिँ भन्न चाहिन, म जान्दछु तिमीले मेरो कुनै कुरा टाल्न सक्दैनौ, बस अब एक अन्तिम पटक मलाई भुल्नमा पनि मद्दत गरिदिनु, विगत भुलेर एउटा सुनौलो भविष्यको बाटोमा लाग्नु, यो उस्तै अभागी हो, ती कथाहरू जस्तै अब जिन्दगीको कुनै मोडमा भेट नहोस् पनि, म रुन सक्दिनँ राधा, थाकिसकेको छु जिन्दगीबाट, अलविदा राधा भन्दै विक्रम गिरीले आफ्नो पत्र पूरा गर्नुभयो। कुन्नी किन हो त्यो मसँग रिसाएको छ, कुन्नी किन हो त्यो मसँग रिसाएको छ, थाहा छैन मलाई उसले के चाहेको छ, स्याल जब बाघको ढोका हान्न पुग्छ, स्याल जब बाघको ढोका हान्न पुग्छ, सम्झनु उसले हतियार समाएको छ, थाहा छैन मलाई उसले के चाहेको छ, थाहा छैन किन रुष्ट छ मसँग, थाहा छैन किन रुष्ट छ मसँग, तर कुदृष्टि मैतिर बर्साएको छ, थाहा छैन मलाई उसले के चाहेको छ, उसको प्रवृत्ति हेर्दा यस्तो लाग्छ मलाई, उसको प्रवृत्ति हेर्दा यस्तो लाग्छ मलाई, कैयौंलाई उसले यसै गरी तर्साएको छ, थाहा छैन मलाई उसले के चाहेको छ, व्यवहारबाट नै स्पष्ट हुन्छ कि, व्यवहारबाट नै स्पष्ट हुन्छ कि पछाडिबाट उसलाई कसैले हराएको छ, कुन्नी किन हो त्यो मसँग रिसाएको छ, थाहा छैन मलाई उसले के चाहेको छ। यो गजल नवलपरासी रामनगर एकका तिलक भट्टराई अन्जानको थियो, जो हाल सिडनीमा बस्दै आउनुभएको छ, अस्ट्रेलियाको सिडनीमा, यो गजल वाचन गरेर पनि सुनाएँ मैले। अब सँगसँगै फेरि अर्को साङ्गीतिक गजल जोड्दैछु म, जगजित सिंहको आवाजमा, सायद मैं जिन्दगी की सहर लेके आ गया। लेके आ गया श शायद मैं जिंदगी की सहर लेके आ गया, कातिल को आज अपने ही घर लेके आ गया। शायद मैं जिंदगी की सहर लेके आ गया। उम्र ढूंढता रहा मंजिल में इश्क की, उम्र ढूंढता रहा मंजिल में इश्क की, अंजाम ये के गर्द सफर लेके आ गया, कातिल को आज अपने घर लेके आ गया। नश्तर है मेरे हाथ में कांधों पे मैं कदा, नश्तर है मेरे हाथ में कांधों पे मैं कदा, लो मैं इलाज दर्द जिगर लेके आ गया। फाकिर सनम कदे में ना आता मैं लौट कर, फाकिर सनम कदे में ना आता मैं लौट कर, एक जख्म भर गया था इधर लेके आ गया। शायद मैं जिंदगी की सहर लेके आ गया, कातिल को आज अपने ही घर लेके आ गया। बुलबुल एउटा ईरानी चरा। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल हावा चलिरहेछन् ईश्वरकै कृपाले, हावा चलिरहेछन् ईश्वरकै कृपाले, अग्नि बलिरहेछन् ईश्वरकै कृपाले। हिजो बित्यो आज, आज बिते भोलि पक्कै, हिजो बित्यो आज, आज बिते भोलि पक्कै। दिन बदलिरहेछन् ईश्वरकै कृपाले, अग्नि बलिरहेछन् ईश्वरकै कृपाले। कलियुगमा दानवहरू जंगल छिरे धन्न फर्के, कलियुगमा दानवहरू जंगल छिरे धन्न फर्के। ती नक्कली रहेछन् ईश्वरकै कृपाले, अग्नि बलिरहेछन् ईश्वरकै कृपाले। मिल्ने भए शत्रुहरू बनिवास पठाइसक्थे, मिल्ने भए शत्रुहरू बनिवास पठाइसक्थे। आफै गलिरहेछन् ईश्वरकै कृपाले, अग्नि बलिरहेछन् ईश्वरकै कृपाले। हेर्नुहोस् त प्रकृति कस्तो अचम्मको, हेर्नुहोस् त प्रकृति कस्तो अचम्मको। फल फलिरहेछन् ईश्वरकै कृपाले, हावा चलिरहेछन् ईश्वरकै कृपाले, अग्नि बलिरहेछन् ईश्वरकै कृपाले। स्याङ्जा स्थायी निवास भई हाल कोरिया रहँदै आउनुभएका देवसागरको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। अब फेरि यो चरणमा एउटा पत्र वाचन गर्न गइरहेको छु, म पत्रलाई अर्को चरणमा राखेँ मैले। यति बेला म अर्को एउटा गजल वाचन गर्छु। गजल पठाउनु भएको छ कमल सङ्घर्षले, लेख्नुहुन्छ, धान फलाएर मकै फलाएर बारीबाट, धान फलाएर मकै फलाएर बारीबाट उसले कसरी निकाल्यो बन्दुक भकारीबाट। यादहरूको बाढीले बगाइरहँदा मलाई, यादहरूको बाढीले बगाइरहँदा मलाई, तिमी एकहोरो हेर्यौ यार पारीबाट, उसले कसरी निकाल्यो बन्दुक भकारीबाट। भरियाले भारी नबिसाउनुको कारण हो यो, भरियाले भारी नबिसाउनुको कारण यो हो। लुटिएको रहेछ ऊ कुनै दिन चौतारीबाट, उसले कसरी निकाल्यो बन्दुक भकारीबाट। छोराले घर त्यागिदियो के भन्नुहुन्छ, छोराले घर त्यागिदियो के भन्नुहुन्छ। बा आमा सन्तुष्ट नहुँदा बुहारीबाट, उसले कसरी निकाल्यो बन्दुक भकारीबाट। हेर्नु छ भोलि समयले के बनाउँछ, हेर्नु छ भोलि समयले के बनाउँछ। आज सङ्घर्ष बनाएको छ भण्डारीबाट, धान फलाएर मकै फलाएर बारीबाट, उसले कसरी निकाल्यो बन्दुक भकारीबाट। अछामका कमल सङ्घर्षको पहिलाको थर भण्डारी थियो, अथवा उहाँको थर भण्डारी हो र अहिले उहाँले कमल सङ्घर्ष बनाउनु भएको छ भन्न मैले यहाँनिर जोड्न चाहेँ। यहाँनिर अब एउटा साङ्गीतिक गजलतर्फै लाग्दैछु फेरि, गुलाम अलीको आवाजमा, चुप्के चुप्के रात दिन आँसु बहाना यादै। हजारौं हजार जागा छन् शहरमा, हजारौं हजार जागा छन् शहरमा, बारभित्रै लेडी गागा छन् शहरमा, आफ्नो को बिरानो के हिसाब बर, आफ्नो को बिरानो के हिसाब बर, न जोड घटाउ भागा छन् शहरमा, बारभित्रै लेडी गागा छन् शहरमा, पापी छ नजर हेर्ने त्यो जवानी, पापी छ नजर हेर्ने त्यो जवानी, झम्टँदै हिँड्ने नागा छन् शहरमा, बारभित्रै लेडी गागा छन् शहरमा, मनै मो कहाँ थियो र जल्नलाई, मनै पो कहाँ थियो र जल्नलाई, बेहिसाब दन्कने आगा छन् शहरमा, बारभित्रै लेडी गागा छन् शहरमा, कतिको अस्मिता लुटिन्छ पलभरमा, कतिको अस्मिता लुटिन्छ पलभरमा, इज्जतको कच्चा धागा छन् शहरमा, हजारौं हजार जागा छन् शहरमा, बारभित्रै लेडी जागा छन् शहरमा। यो इजरायलबाट पठाइएको गजल थियो, हरिमानन्दर विवशले पठाउनु भएको थियो इजरायलदेखि। मैले यसलाई वाचन गरेर सुनाएँ। अर्को पत्र जुन म अघि वाचन गर्न गइरहेको थिएँ त्यसको पालो अब आइपुगेको छ। ठेगाना लेख्नु भएको छैन पत्र लेख्नेले, लेख्नु भएको छ एलजी समर्पण आफ्नो नाम र उहाँ जीबीसी भन्ने सर्टकट नामलाई सम्बोधन गर्नुहुन्छ पत्रमा। लेख्नुहुन्छ जीबीसी, अटुट माया र सम्झनाको कोसेली शब्द समर्पण। याद आउँछ अझै पनि ती दिन ती समय, तिमीलाई पनि यसरी नै झल्झली आँखा वरिपरि अतीत घुम्छ होला। तिमीले अतीत नसम्झेकै राम्रो, भूतले वर्तमानलाई धमिल ल्याउँछ र छताछुल्लो चारैतिर बनाउँछ। तिमी गुलाब हौ, हमेसा गुलाब नै रहनु, दुःख कष्ट र अतीत सम्हाल्ने म छु। जीबीसी, मैले विगत नकुट्याएकै जाति हुन्थ्यो, तर के गर्ने, मनले मान्दै मानेन। तिम्रो सम्झनाले साह्रै सतायो, मन अस्वस्थ हुने गरी र पो फेरि सम्झने कोसिस गरे। तिम्रो वर्तमान जीवनमा कतै असर गर्यो भने माफी गर्नेछौ भन्ने सोचेको छु। एलजी समर्पण अगाडि लेख्नुहुन्छ, जीबीसी, त्यति बेलासम्म मेरो आस्थाको धरहर टुटेको थिएन जब म तिम्रो घरसम्म पुग्ने कोसिस गरेको थिएँ। तिमी मेरी हौ, म गलत रहेछु। त्यस दिन तिमीसँग मनमा गढेका सबै कुरा बाँड्न आएको थिएँ। तिमीसँग समय रहेनछ, मसँग प्रशस्त समय भएर के गर्नु। कसरी कसरी तिमीलाई भेटेपछि मेरा हरेक दिन फरक हुँदै गए, तिमीबाट अधुरै फर्किएँ। के गर्नु, नियतिले ठगिएको म, तिमीलाई भन्ने कुरा तिमीलाई भन्न नपाउँदै अरू कसैले मसँग भन्यो। पन्छीन धेरै कोसिस गरे तर म सकिनँ र तिमीबाट टाढिन पुगे। टाढिने मन थिएन, नियतिले ठग्यो तिमीबाट, टाढा बनायो तिम्रो ठाउँमा, अरू कसैलाई राखिदियो, मुटुमाथि ढुङ्गा राखी चित्त बुझाएँ र फेरि दैव आयो उनलाई पनि उठाएर लग्यो। नियतिले कसैलाई घरिघरि ठग्यो। तिम्रो सुखी जीवनमा यी कुराले दुःखी बनाउन म चाहन्न, र पनि तिमी कति सम्झन्छौ त्यो मलाई थाहा छैन। म भने व्यस्त जीवन र व्यस्त समयको बावजुद पनि तिमीलाई हरपल सम्झने गर्छु। एलजी समर्पण अगाडि लेख्छन्, जीवन काँडै काँडा बीचको गुलाब हो, यसलाई सम्हालेर लाने हो भने सम्हालिन्छ, सम्हाल्न नजाने चारैतिर तीखा काँडाको शिकार हुन्छ। सम्हालिराख्नु जीवन, आँसु हाँसो र मिलन बिछोडको सफर हाँसी खुसी पार गर्नु, जस्तै अप्ठ्यारोमा पनि नडगमगाई अगाडि बढ्नु। जीवन सहयात्राको कोही घुम्तीमा भेट भइहालेछ भने बाटो नकाटिदिनु। अन्तमा आँगन वरिपरि घुमिरहेको नयाँ वर्ष 2014 शुभकामना भन्दै उहाँले यो डिसेम्बरमा पठाउनु भएको पत्र थियो। जनवरी लाग्दै गर्दा र त्यहाँसम्मका गजलहरू आजको कार्यक्रममा वाचन भइरहेका छन् भन्ने पनि म जानकारी गराउन चाहन्छु, किनभने कतिपय बुलबुलिनले सोधिरहनु भएको छ हाम्रो गजल कहिले आउँछ, पत्र कहिले आउँछ भन्दै। हामी जनवरीको पत्रको आसपासमा पुगेका छौँ र तपाईँका पत्र तथा गजलहरू क्यूमा रहेका छन्, क्रमिक रूपमा आउँदै गर्छन्, प्रतीक्षा गर्नुहोला। एलजी समर्पणले आफ्नो पत्रलाई शुभकामना दिँदै पूरा गर्नुभएको छ र तिमीलाई चाहँदा चाहँदै नपाएको अभागी प्रेमी भन्नुभएको छ। अब एलजी समर्पणलाई समर्पण गर्दै राख्छु म यो गजल, अविदा परविनको आवाजमा, तकलीफे हिजर दे गई, तकलीफे हिजर दे गई राहत कभी कभी, तकलीफे हिजर दे गई राहत कभी कभी, बदला है यूं भी रंग मोहब्बत कभी कभी, बदला है यूं रंग मोहब्बत कभी कभी, तकलीफ हिजर दे गई राहत कभी कभी तकलीफे हिजर दे गई राहत कभी कभी हवस् त यिनै साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका गजल र पत्रहरूको वाचन सँगसँगै आजको लागि शनिबारको बुलबुल अब यहीँ पुरा आउँदैछ। तपाईँको रेडियो स्टेशनले पनि शनिबारको बुलबुल बजाइरहेको छ भने उज्यालो 90 नेटवर्कको नेटवर्क शाखा वा बुलबुलको ठेगानामा तपाईँ खबर पठाइदिन सक्नुहुन्छ। बुलबुलमा पत्राचार गर्नको लागि हाम्रो पत्राचार ठेगाना कार्यक्रम बुलबुल उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेल ठेगाना bulbul@unn.com.np रहेको छ। हवस् त बुधबारसम्मका लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ। जाँदा जाँदै गोर्खाका जीवन श्रेष्ठको गजल वाचन गर्दै विदा हुन्छौ। के शरम के लाज शराब पिउँदा, के शरम के लाज शराब पिउँदा, दिउँसै हुन्छ साँझ शराब पिउँदा, रगत र पसिना चुस्ता केही भन्दैन, रगत र पसिना चुस्ता केही भन्दैन, थर्काउँछ यो समाज शराब पिउँदा, दिउँसै हुन्छ साँझ शराब पिउँदा, आफ्नै झुपडी लाग्छ दरबार जस्तो, आफ्नै झुपडी लाग्छ दरबार जस्तो, म चाहिँ महाराज शराबी पिउँदा, दिउँसै हुन्छ साँझ शराब पिउँदा, हिसाब कसले चुक्ता गर्ने भन्ने चिन्ता, हिसाब कसले चुक्ता गर्ने भन्ने चिन्ता, साथीभाइको माझ शराब पिउँदा, दिउँसै हुन्छ साँझ शराब पिउँदा, जिन्दगी जिन्दगी झैँ त्यति बेला लाग्छ, जिन्दगी जिन्दगी झैँ त्यति बेला लाग्छ, बिर्सेर कामकाज शराब पिउँदा, दिउँसै हुन्छ साँझ शराब पिउँदा, म मानिस भएर किन शान्त हुने, म मानिस भएर किन शान्त हुने, चल्ला त बन्छ बाज शराब पिउँदा, दिउँसै हुन्छ साँझ शराब पिउँदा, अरे यार होसियार मेरी उनीलाई, अरे यार होसियार मेरी उनीलाई, कसैसँग नदाँच शराब पिउँदा, के शरम के लाज शराब पिउँदा, दिउँसै हुन्छ साँझ शराब पिउँदा। बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।